यति बेला बिहानको 7:30 बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको साझा नेपाल। सामुदायिक सूचना नेटवर्क सिआइएनको साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्यसँगै म उषा केसीको नमस्कार। कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म हिमाल पहाड तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा वकालत गर्ने र समसामयिक विषयमा छलफल गर्ने रेडियो कार्यक्रम हो। हामी नेपालीहरू बीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरू हुन सकोस् भन्ने उद्देश्य लिएको छ। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक सङ्घ अकुराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारणमा रहेका 220 भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ। साझा नेपाल www.cin.org.np मा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ। साझा नेपालको आजको भाग 242 हामी पुष्प व्यवसायको विकासका लागि कस्तो नीति तथा कार्यक्रम आवश्यक छ भन्ने बारेमा छलफल गर्दछौ। आजको छलफलमा पुष्प विकास केन्द्र गोदावरीका प्रमुख डाक्टर योगेश्वरी श्रेष्ठ र पुष्प उद्यमी मन्दिर श्रेष्ठ सहभागी हुनुहुन्छ। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN। देशभरिका 220 भन्दा बढी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी पुष्प व्यवसायको विकास र सम्भावनाका बारेमा छलफल गर्दैछौँ। पुष्प व्यवसायको विकासका लागि सरकारले कस्तो खालको नीति ल्याउनु पर्दछ जसले गर्दा पुष्प व्यवसायमा आकर्षण बढ्दछ भन्ने बारेमा पनि छलफल गर्दछौँ। आजको छलफलमा सहभागी हुन हाम्रो स्टुडियोमा आउनुभएका पुष्प विकास केन्द्र गोदावरीका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत डाक्टर योगेश्वरी श्रेष्ठ र पुष्प उद्यमी मन्दिर श्रेष्ठ, यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ। धन्यवाद। सबैभन्दा पहिले डाक्टर योगेश्वरी श्रेष्ठलाई, यो अब फुललाई समृद्धिको प्रतीक भनिन्छ र नेपालमा हिन्दूहरूको बाहुल्यता भएको देश, चाडपर्व आयो कि फुलको आवश्यकता पर्छ, यस्तो देशमा पुष्प विकासको लागि चाहिँ केन्द्रले के काम गरेको छ? पुष्प विकासको लागि चाहिँ नेपाल सरकारले 2060 सालदेखि पुष्प विकास केन्द्र गोदावरी भनेर चाहिँ पुष्पको लागि मात्रै कार्य प्रविधि विकासको लागि चाहिँ केन्द्रको स्थापना गरेको छ र केन्द्रले हाल आएर विभिन्न किसिमको कार्यक्रम सञ्चालन गर्छ, जस्तो चाहिँ पुष्प सम्बन्धी तालिमहरू र पुष्प सम्बन्धी बिउहरूको स्थानीय फुलको बिउहरू उत्पादन गरी किसानहरू समक्ष पुर्याउने र अहिले हाम्रो गोदावरी पुष्प विकास केन्द्रले चाहिँ 3 कार्यक्रम सञ्चालन गरेको छ। एउटा त फार्मको पुष्प विकास कार्यक्रम र अर्को पुष्प विकास केन्द्रमा लप्सीको पनि हाम्रो पुष्प केन्द्रले चाहिँ गर्छ र अर्को चाहिँ फार्ममा विभिन्न किसिमको फुलहरू ल्याएर त्यसको चाहिँ अध्ययन परीक्षण गरेर किसानहरूलाई त्यसको चाहिँ प्रविधिहरू चाहिँ दिने कार्यक्रमहरू सञ्चालन छ भनेदेखि। हजुर, तपाईँले तालिमको कुरा गर्नुभयो, पुष्प सम्बन्धी एउटा फुल खेती गर्न चाहने मान्छेले तालिम लिन पर्यो भने के गर्नुपर्छ? हाम्रो चाहिँ पुष्प सम्बन्धी चाहिँ विभिन्न किसिमको मौसम, पहिला सर्वप्रथम के हुन्छ भने पुष्पको मा चाहिँ विभिन्न किसिमको विधाहरू छ, जस्तो भनौँ पुष्पको चाहिँ पुष्प सम्बन्धी नर्सरी राख्ने ताजा फुलको लागि र कट फ्लावर र सुनाखरी यो विधाहरू छ। जस्तो पुष्प नर्सरी भन्नाले चाहिँ सिजनल फुलहरू बिक्री गर्ने हो र अर्को चाहिँ ताजा फुल भन्नाले चाहिँ मन्दिर मन्दिरहरूको अगाडि जस्तो मनकामना भयो, स्वर्गद्वारी भयो, यसको वरिपरि चाहिँ हाम्रो गोदावरी भयो अथवा चाहिँ थुङ्गे फुल भयो, सयपत्रीहरू यो ताजा फुल उत्पादन गरेर मन्दिरमा आउने भक्तजनहरूलाई चाहिँ बिक्री गर्ने त्यस्तो हुन्छ भने अर्को नेपालमा अहिले कटफ्लावरको पनि धेरै नै चाहना र समृद्धिको चिन्हको लागि चाहिँ घरमा कटफ्लावर राख्ने गर्दछन्। त्यो कटफ्लावरमा चाहिँ कार्नेसन, जर्बेरा, ग्लाडियोलस, गोदावरी, गुलाब, लिमोनियमहरू चाहिँ अहिले युजमा छ र अर्को सुनाखरी पनि धेरै नै चलन चल्तीमा छ। यी फुलहरूको हामीले चाहिँ आवश्यक अनुसार चाहिँ तालिम दिन्छौँ। हालसालै हामीले चाहिँ स्यामसँग मिलेर इन्डियाबाट चाहिँ केएफ बायो प्लान्टसँग चाहिँ टेक्नोलोजी ट्रान्सफर गर्नलाई एउटा चाहिँ टेक्निसियन बोलाएर हामीले तालिम पनि दिएको थियौँ। त्यसमा चाहिँ स्पेसली नेपालमा चाहिँ जर्बेरा र कार्नेसनको चाहिँ तालिम दिएको थियौँ। त्यसमा चाहिँ श्याम हाम्रो मन्दिर सरले चाहिँ धेरै सहयोग गर्नुभएको थियो, त्यसको लागि उहाँलाई पनि धन्यवाद छ। र अर्को चाहिँ हामीले अहिले मेनली चाहिँ स्थानीय फुलको जस्तो भनौँ सयपत्रीको फुल पनि अब हाइब्रिडहरू धेरै आइसकेको छ, तर हामीले चाहिँ स्थानीय सयपत्री र जुन थुङ्गे फुल छ त्यसको लागि चाहिँ त्यसको संरक्षण अथवा त्यो लोकल बिउहरू सङ्कलन गरेर राम्रो बिउ उत्पादन गर्ने र अर्को चाहिँ हाम्रो तिहारमा हुँदै नहुने फुल सुपारी फुल अथवा चाहिँ त्यो फुललाई चाहिँ हामीले चाहिँ सङ्कलन गरेर दुई तिन किसिमको जात पनि हामीले विकास गरिसकेका छौँ। त्यो चाहिँ बिउको चाहिँ हाम्रो ब्याङ जस्तै छ र त्यो नै बिउहरू चाहिँ हामी किसानहरूलाई चाहिँ दिने गरेका छौँ। मन्दिर श्रेष्ठजी, तपाईँहरू जस्तो यो पुष्प उद्यमीहरू जुन यो क्षेत्रमा लाग्नु भएको छ, तपाईँहरूको कतिको आकर्षण छ अथवा एउटा व्यवसायको लागि मात्रै हेर्नु भएको छ कि यो पुष्प उद्यमलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँहरूले? खासतौर त सुरु सुरुमा विगत अब 20 वर्ष अगाडिको कुरा गर्ने हो भनेदेखि यसलाई साधारण एउटा व्यवसायको रूपमा लिइन्थ्यो, तर अब यो काम गर्दै जाँदाखेरि अनुभवहरू बटुल्दै जाँदा यसको अवसरहरू पनि देख्यौँ। जस्तै अब अहिले नेपालभित्र नै हामीले ताजा फुलको कुरा गर्छौँ भनेदेखि, कटफ्लावरको कुरा गर्छौँ भनेदेखि 10 करोड रुपियाँभन्दा बढीको मार्केट छ यहीँभित्र। र तपाईँले बिहान एकचोटि कुनै पनि मन्दिरमा जानुहोस् होइन, मन्दिरमा चाहिँ जुन ताजा फुलहरू बिक्री हुन्छ तपाईँले हेर्नुभयो भने कुनै ठाउँमा हजारौँ, कुनै ठाउँमा लाखौँमा पनि दिनको ट्रान्ज्याक्सन हुन्छ। र अब त्यसै गरेर अब हाम्रो यो काठमाडौँमा अहिले 150 बढी फुल पसलहरू आइसकेको छ र त्यसको लागि पनि हामीले चाहिँ यो पूर्वाधारहरू तयार गर्दै चाहिँ यो खेतीहरू बढाउनु पर्ने आवश्यकता देखिरहेको छ। कति व्यक्ति यो उद्यममा लागेका छन्, आकर्षण कस्तो छ? अब यकिन रूपले हेर्ने हो भनेदेखि चाहिँ हाम्रो केही नभए पनि 2000 बढी व्यक्तिहरू चाहिँ यसमा चाहिँ संलग्न पुष्प खेती र पुष्प व्यवसायमा संलग्न भएको होला भन्ने मेरो अनुमान छ। आकर्षण चाहिँ कस्तो छ? अब मान्छेहरू यो व्यवसायमा अन्य व्यवसायभन्दा यो यसमा कति सुरक्षित हुन्छ, होइन कतिको नाफा हुन्छ? अब भन्नुपर्दाखेरि एकदमै ट्रान्सपेरेन्टली भन्नुपर्दाखेरि चाहिँ पुष्प व्यवसायमा हामीहरू जस्तै भनौँ खेती त धेरै किसिमको हुन्छ, तर पुष्प व्यवसाय भनेको एकदमै स्किल चाहिने, एकदमै टेक्निकल चिजहरू हुने भएकोले चाहिँ कमै मात्र मान्छे छ, त्यस कारणले नाफा पनि तपाईँको झन्झन्झन्दै 100% जस्तो नै नाफा किसानले पाउँदै आएको छ अहिलेको। डाक्टर योगेश हरिश्रेष्ठजी, अब यो व्यवसायमा आकर्षण चाहिँ बढ्दैछ, व्यवसाय जुन उद्यमीहरूको संख्या चाहिँ बढ्दै गएको छ, यसलाई चाहिँ अझ थप व्यवस्थित गर्नको लागि, यसलाई एउटा मजबुत उद्यमको रूपमा विकास गर्नको लागि चाहिँ के योजना छ केन्द्रसँग? हाम्रो पनि सत्पश्चात प्रयास छ। एकदम पुष्प खेती भनेको चाहिँ उच्च प्रविधि युज नगरिकन उत्पादन गर्न सकिँदैन। पुष्पमा चाहिँ अब कुनै पनि दाग साग लाग्यो भने पनि त्यसको बिक्री हुँदैन। त्यसले गर्दा मेनली हामीले चाहिँ फ्यानसँग मिलेर, प्राइभेट सेक्टरसँग मिलेर पुष्पको चाहिँ तालिमको व्यवस्था चाहिँ मेन कुरा हो र प्रविधि नभइकन पुष्प खेती गर्छु भनेर पनि सक्दैन र पुष्प खेतीलाई चाहिने प्रविधि हामीले विकास गर्दैछौँ र जो चाहिँ पुष्प खेतीमा लाग्न चाहने हुनुहुन्छ, कटफ्लावर्स होस् अथवा नर्सरी होस् अथवा पुष्पको बिउ उत्पादन होस् अथवा सुनाखरीको बिरुवा उत्पादन होस्, यी सबैको लागि चाहिँ हाम्रो पुष्प विकास केन्द्र गोदावरीले चाहिँ तालिमको व्यवस्था गर्नेछ र हामीले चाहिँ त्यस सम्बन्धी तालिम दिनेछौँ र हामीले पुष्प विकास केन्द्रभित्र पनि ड्रिप सिँचाइको विकास गरेर पुष्पमा चाहिँ कसरी सिँचाइ गरिन्छ, रोग लाग्यो भने कसरी चाहिँ उपचार गर्ने भन्ने प्रविधिहरू पनि जानकारी गराउँदै आइरहेछौँ र अझ पनि पुष्प विकास सम्बन्धी पुष्प विकासमा काम गर्नु चाहने दाजुभाइ किसानहरूलाई पनि आएर पुष्पिका सम्बन्धी जानकारी लिनुलाई पनि अनुरोध गर्दछौँ। यो चाहिँ कस्तो छ भनेदेखि उच्च प्रविधि भएको हुनाले पहिला प्रविधिको ज्ञान हासिल गरेपछि तब किसानले खेती गर्नुभयो भनेदेखि चाहिँ 100% नै यसमा नाफा छ, तर प्रविधि बिना उच्च प्रविधि नलाइकन गर्नुभयो भनेदेखि चाहिँ घाटा छ। तर सबभन्दा राम्रो कुरा के छ भने नेपालको हावापानीमा चाहिँ हामीले स्किन हाउस बनाए पनि पावर युज नगर्न, किनभनेदेखि हाम्रो मौसमले चाहिँ क्लाइमेटिक कन्डिसन चाहिँ एकदम फेभरेबल कन्डिसनमा छ तर टेक्नोलोजी छैन, त्यसले गर्दाखेरि चाहिँ हामीले जस्तो अरू देशमा चाहिँ हिट युज गरेर गरम हावा फालेर अथवा चाहिँ कन्ट्रोल कन्डिसन डेभलप गरेर चाहिँ पुष्प उत्पादन गर्छ भनेदेखि हामीले चाहिँ जिरो पावर, हामीले चाहिँ कुनै पनि इनर्जी युज नगरिकन पनि स्किन हाउसभित्र पुष्प उत्पादन गर्न सकिन्छ, एकदम राम्रो क्वालिटी गर्न सकिन्छ। त्यस कारण चाहिँ प्रविधि चाहिँ जानुपर्छ, यदि प्रविधि भएन भने फेरि घाटा लाग्छ। हजुर, यो भारत र चीन जस्ता दुईटा ठुला शक्तिशाली मुलुकहरू हाम्रो दुईतिर छन्, ती भारत र चीनका बजारमा चाहिँ हामीले तपाईँले भनेको जस्तो एउटा राम्रो फुलका लागि राम्रो वातावरण छ नेपालमा, मौसम पनि बेला बेलामा परिवर्तन हुने र मौसम अनुसारका फुलहरू फुल्ने सम्भावना भएको यो मुलुकबाट यी दुईटा देशमा चाहिँ फुल निर्यात गर्ने र त्यसबाट राज्यले नै एउटा ठुलो नाफा लिन सक्ने अवस्था सिर्जना हुने सम्भावना चाहिँ कतिको छ यो क्षेत्रमा? हामीले चाहिँ यहाँ नेपालको चाहिँ फुल धेरै क्वालिटीको र अर्ग्यानिक हुनाले हामीले चाहिँ धेरै जस्तो केमिकल रासायनिक मल युज नगर्ने हुनाले हाम्रो फुल चाहिँ अरू देशको भन्दा पनि धेरै दिनसम्म टिक्ने, र अरू देशले चाहिँ अनुदान धेरै दिएको हुन्छ, त्यो अनुदान चाहिँ अरू देशको चाहिँ कन्ट्रोल कन्डिसन गर्ने हुनाले इनर्जी यहाँ पैसा खर्च हुन्छ तर उनीहरूको क्लाइमेटिक कन्डिसन फेभरेबल हुँदैन। तर नेपालमा चाहिँ अनुदान हामीले धेरै दिन सकेका छैनौँ, तर पनि हामीले दिने प्रयास र कार्यक्रम गर्दैछौँ, तर पनि उत्पादनको लागत भन्दा विदेशी लागत भन्दा पनि हाम्रो लागत चाहिँ कम हुन्छ किनभने इनर्जी कम भएर। र अर्को चाहिँ के भनेदेखि यहाँबाट प्लेनहरू धेरै जाने हुनाले हाम्रो चाहिँ अर्ग्यानिक फर्मको हुनाले त्यसको चाहिँ जुन राख्ने त्यसको लाइफ हो त्यो चाहिँ धेरै हुनाले चाहिँ त्यसको डिमान्ड चाहिँ एकदम धेरै छ। र अब हाम्रो चाहिँ 2069 चाहिँ पुष्प कार्यनीति आइसकेको छ, त्यसलाई चाहिँ कार्ययोजना सञ्चालन गर्नलाई त्यो पनि हाम्रो चाहिँ निर्णय भएर त्यो पनि अब सञ्चालन आउँदैछ। भरसक यो वर्ष 70-71 सालदेखि नै पुष्प नीति कार्यक्रम कार्ययोजनाहरू चाहिँ आइसकेको हुनाले त्यो अनुसारको कार्यक्रम विकास गरेर पुष्पमा लाग्ने किसान दाजुभाइहरूलाई चाहिँ हामीले सक्दो जस्तो सानो किसानको लागि ठुलो किसानको लागि सबैलाई छुट्याएर चाहिँ अनुदानको कार्यक्रम सञ्चालन भएपछि सायद अब आउने दिनमा चाहिँ पुष्प खेतीले फड्को नै मार्छ कि जस्तो लाग्छ मलाई चाहिँ। मन्दिरजी, अब विभिन्न व्यवसायमा लाग्दाखेरि त्यसमा बिमाको व्यवस्था र ऋण सहुलियत दिने व्यवस्थाहरू हुन्छ, पुष्प व्यवसायमा लाग्दाखेरि चाहिँ त्यो ऋण पाउने अनि भोलि अब असिना पानी अथवा बाढीले नष्ट भयो भने त्यसबाट चाहिँ क्षतिपूर्ति पाउने सम्भावना चाहिँ कति छ? खासै भन्यो भने अहिलेसम्म चाहिँ सरकारले त्यसमा चाहिँ ध्यान आकर्षण गर्नुभएको छैन। बिमा सम्बन्धी भर्खरै चाहिँ कृषिमा सायद तरकारी र अरू क्रपहरूमा चाहिँ भर्खरै त्यो एउटा नीति पास भएको छ जस्तो लाग्छ मलाई, तर पुष्पमा त्यस्तो अहिलेसम्म केही पनि छैन। र ऋण सहुलियतहरूमा चाहिँ केही वर्ष अगाडिसम्म हाम्रो कृषि विकास ब्याङ्कबाट चाहिँ 3% ब्याज बिनाको कार्यक्रम थियो, त्यो चाहिँ अहिले हटाइएको छ। र मैले अहिले सुनिरहेको छु कि यो पुष्प नीति पास भइसकेपछि पुष्प विकास केन्द्रको मातहतमा रहेर त्यसले चाहिँ हामी व्यवसायहरूलाई चाहिँ ऋण सहुलियत पनि दिने भन्ने चाहिँ कुराहरू भइरहेको छ। अनि म फेरि तपाईँ कहाँ अघि डाक्टर साहबलाई यो सोध्नुभएको प्रश्नतिर आउँछु, यो भारत र चिन दुईवटा ठुलो राष्ट्रलाई हामीले चाहिँ यहाँबाट नेपालबाट एक्सपोर्ट गरेर चाहिँ वैदेशिक मुद्रा आर्जन गर्न सक्ने र राष्ट्रिय तौरमा नै गर्न सक्ने भने यो एकदमै पोसिबल छ होइन, र यसमा कार्यहरू हामीहरू गरि नै रहेको छौँ, अहिले पनि गरि नै रहेको छौँ। अहिले हामीसँग खालि क्वान्टिटी छैन, किनभने यो दुईवटा राष्ट्रको लागि चाहिँ क्वान्टिटी एकदमै धेरै चाहिन्छ, त्यस कारण हामीसँग चाहिँ त्यो क्वान्टिटी नभएको कारणले मात्र हामीले पठाउन सकेका छौँ, नत्र त्यसबाहेक चाहिँ खाडी मुलुकमा पनि हाम्रो धेरै हाम्रो फुलहरूको डिमान्डहरू आइरहेको छ। र सरकारले सहयोग गरेको खण्डमा यो 1-1.5 वर्षभित्रमा नै हामीले केही नभए पनि 100 करोडभन्दा बढीको फुल चाहिँ एक्सपोर्ट गर्न सक्ने चाहिँ पोसिबिलिटी चाहिँ छ। डाक्टर योगेश हरिश्रेष्ठजी, अब यो अलिकति यो व्यवसायमा आकर्षण गर्नको लागि र उहाँले क्षतिपूर्ति र बिमाको अन्य व्यवसायमा जति अलि फुलमा व्यवस्था छैन नि भन्नुभयो, अब आउने नीतिले चाहिँ अहिलेको जुन तपाईँहरूले नीति ल्याउँदै हुनुहुन्छ पुष्प सम्बन्धी, त्यो नीति आएपछि चाहिँ यो व्यवसायमा के पुष्प व्यवसायले के राहत पाउँछन्, के फाइदा पाउँछन्? अनि यसमा कस्तो छ भनेदेखि, पुष्प नीति चाहिँ 2059 पास भइसकेको, तर कार्यक्रम कार्ययोजना चाहिँ हालसालै पास भएको छ। त्यो कार्यक्रम योजनामा टेकेर चाहिँ हामीले विभिन्न किसिमको कार्यक्रम बनाउँछौँ। त्यो कार्यक्रम कस्तो हुनेछ भनेदेखि चाहिँ, ठुलो किसानलाई, जस्तो ठुलो किसानलाई 1,00,000 रुपियाँ केही पनि हुँदैन, तर एउटा सानो नर्सरी राख्नेलाई 1,00,000 रुपियाँ धेरै हुन्छ। जस्तो 1,00,000 रुपियाँ फेरि पुष्प ताजा फुललाई उत्पादन गर्नेलाई 1,00,000 रुपियाँ धेरै हुन्छ। त्यस कारण हामीले चाहिँ पुष्प लाग्ने किसानहरूको चाहिँ क्याटेगोराइज गरेर ठुलो किसान, मध्यम किसान र सानो किसानलाई विकास गर्नेछौँ। र त्यो अनुसारको, जस्तो भनौँ, एयरपोर्टमा चाहिँ कोल्ड स्टोरेज बनाउने कुरा भयो, ठुलो किसानकोलाई एक्सपोर्ट गर्न चाहियो, र गाडी वातावरण अनुकूलित गाडीको कुरा भयो, त्यसमा अनुदान दिने भनेदेखि सानो किसानलाई चाहिँ फुलको बिउमा अनुदान दिने, मलमा दिने, र स्किन हाउसहरू बनाउनलाई चाहिँ अनुदान दिने, यस्तो कार्यक्रमहरू सञ्चालन गरेपछि सायद अहिले हाम्रो चाहिँ एउटा रिपोर्ट छ, यो चाहिँ रिपोर्ट चाहिँ ट्रेड कम्पिटेटिभनेस अफ फ्लोरिकल्चर सब सेक्टर इन नेपाल, यो चाहिँ एइसी र एफएनसिसिआईले र फ्यानले एउटा सर्वे गरेको थियो। नेपालमा चाहिँ कसरी 10,000 हेक्टरमा चाहिँ पुष्प खेती गर्न सकिन्छ, त्यस कारण एकदमै स्कोप छ, र हाम्रो नेपालको हावापानीले हामीलाई साथ दिएको छ। अरू देशले चाहिँ पावर युज गरेर वातावरण अनुकूल बनाउँछ भनेदेखि हामीलाई हाम्रो नेचर, प्रकृतिले नै सहयोग गरेको हुनाले पुष्प खेती एकदमै छ। र अहिले कस्तो छ भनेदेखि, हाम्रो अग्रणी जिल्लाहरू जस्तो काठमाडौँ, ललित भक्तपुर भयो, कार्यपलाञ्चोक, चितवन, धादिङ, मकवानपुर, नुवाकोट भन्नाले काठमाडौँलाई टार्जेट गरेर, लक्ष्य राखेर वरिपरिकोले चाहिँ पुष्प खेती गरिरहेछ भनेदेखि, त्यो मात्रै नभएर अब धादिङसम्म, धादिङबाट दाङसम्म रोल्पाको मान्छेहरू, इलामको मान्छेहरू है आएर चाहिँ पुष्प खेती सम्बन्धी चाहिँ ज्ञान हासिल गरिरहनु भएको छ। किनभने यो अलिकति पुष्प विकास केन्द्र हुन त अब हरेक कार्यालय केन्द्रमै छन् होइन, काठमाडौँ भित्रै छन्, यसले चाहिँ आफ्नो शाखा अथवा क्षमता कति छ, केन्द्रको क्षमता बाहिर जिल्लाहरूमा पनि सेवा दिनको लागि सबै क्षेत्रका नागरिकले यदि पुष्प व्यवसाय सञ्चालन गर्न चाह्यो र यसमा लाग्न चाह्यो भने उहाँहरूलाई सेवा दिन सक्ने क्षमता चाहिँ कतिको छ? त्यसको लागि चाहिँ अहिले प्रविधि विकास गर्न भनेर हामीले चाहिँ यो वर्ष चाहिँ हामीले 5 जिल्लामा, जस्तो काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र कास्कीमा चाहिँ पुष्प विकास कार्यक्रम थियो, र त्यो अन्तर्गत चाहिँ हामीले त्यस जिल्लाहरूको चाहिँ कृषि विकास कार्यालयमा कार्यरत बागवानी अधिकृतहरूलाई चाहिँ पुष्प विकास सम्बन्धी तालिम दिएको थियौँ हाम्रो चाहिँ। अब त्यस कारण चाहिँ सबै 5 जिल्लामा चाहिँ बागवानी अधिकृतहरूले चाहिँ पुष्प विकास सम्बन्धी तालिम लिएको हुनाले हाम्रो चाहिँ प्राविधिकहरू चाहिँ 5 जिल्लामा छ। यसरी नै हामीले चाहिँ भविष्यमा चाहिँ जिल्ला पनि बढाउँदै लगेर अरू जिल्लामा पनि प्राविधिकहरू विकास गर्नेछौँ। हजुर, जुनसुकै जिल्लाको मानिसले पनि तालिम लिन चाह्यो, जानकारी लिन चाह्यो भने चाहिँ तपाईँहरूलाई सम्पर्क गर्यो भने उहाँहरूले त्यसोलाई हामीले चाहिँ एकदमै खुसीसाथ स्वागत गर्नेछौँ। र हामीले चाहिँ कस्तोसम्म गर्छौँ भनेदेखि चाहिँ, यदि कसैले चाहिँ हाम्रो तालिमको अवधि, तालिम हुने लक्ष्य कार्यक्रममा त हामीले उहाँलाई जो चाहना राख्नुहुन्छ उहाँलाई तालिम दिने कार्यक्रम छँदैछ, तर पनि कसैले चाहिँ नर्सरी राख्न चाहन्छ, पुष्प खेती ज्ञान गर्न चाहनुहुन्छ भनेदेखि हाम्रो फार्ममा आएर सम्पर्क राखेको अवस्थामा हामीले चाहिँ हाम्रो रोपिराखेको अथवा चाहिँ हामीले पुष्प सम्बन्धी काम जुन गरिरहेको छु, नर्सरी स्थापना गर्नलाई अथवा चाहिँ गमला भर्नेदेखि लिएर बिउ रोप्नेदेखि लिएर हामी जहिले पनि त्यो तालिम दिनलाई चाहिँ तयार छौँ। तर उहाँ आउनु पर्यो, आउँदाखेरि चाहिँ हाम्रो लक्ष्यअनुसार कार्यक्रम हुन्छ, तर कार्यक्रम नभएको बेलामा चाहिँ उहाँको आफ्नै खर्चमा आएर चाहिँ हामीले सिक्न चाहनुहुन्छ भने उहाँहरूलाई चाहिँ सहज स्वीकार गर्छौँ हामी। हजुर मन्दिरजी, एउटा हरेक पेसामा लागेपछि, हरेक व्यवसायमा लागेपछि आफ्नो पेसागत हकितका पनि कुरा हुन्छन् होइन, यसमा चाहिँ व्यवसायहरूको पेसागत क्षमता वृद्धिका लागि र क्षमता वृद्धि र उहाँहरूको विकासका लागि चाहिँ के आवश्यकता देखिन्छ? अहिले सबैभन्दा ठुलो कुरा चाहिँ व्यवसायीहरूमा पनि, अब कोही पुराना व्यवसायी छन्, कुनै नयाँ व्यवसायी छन्, तर टेक्नोलोजी भन्ने एउटा सबैभन्दा ठुलो इम्पोर्टेन्स छ यसमा। किनभने प्रविधि चाहिँ हामीसँग भर्खर नयाँ नयाँ हामी भर्खरै बामे सर्न थालेका छौँ. जस्तै अहिले ड्रिप इरिगेसनको कुराहरू छ, यो विगत एक डेढ वर्ष दुई वर्षदेखि मात्र आइरहेको छ. अब ग्रिन हाउसहरूको कुरा, किनभने हामीले पहिला चाहिँ बाँसको घरहरूमा बनाउँथ्यौँ भनेदेखि अब यो चाहिँ अहिले फलामको घरहरू बनाएर त्यसमा ग्रिन हाउसहरू बनाउनु थालेका छौँ. प्रविधि भयो, अनि त्यसपछि आएर तपाईँको हाम्रो चुनौतीमा चाहिँ अब जस्तै मलखाद विषादी आदि इत्यादि चाहिँको अभाव छ यहाँ, त्यसमा पनि हाम्रो च्यालेन्ज छ. अनि त्यसपछि यो यसलाई चाहिँ प्रयोग गर्ने विधि हुन्छ नि, जस्तै अब किनभने यिनीहरू केमिकलहरू युज गर्दाखेरि चाहिँ प्रिकसनहरू लिनुपर्ने हुन्छ, त्यसमा चाहिँ त्यो चाहिँ कमी भइरहेको छ. त्यस कारण हरेक जस्तै यसमा चाहिँ फेज वाइजको कुरा गर्नुपर्दा तपाईँको यसलाई चाहिँ बिरुवा रोप्ने बेलादेखि, त्यसलाई बिरुवा उमार्ने बेलादेखि लिएर त्यसलाई बिरुवालाई चाहिँ रोग आदिबाट बचाउनेसम्म विभिन्न चरणको चाहिँ तालिमहरूको आवश्यकता छ व्यवसायहरूमा पनि. त्यसको विकास गर्न चाहिँ एकदमै आवश्यक छ, जसको लागि चाहिँ सरकारी निकाय र प्राइभेट पब्लिक पार्टनरसिप नभइकन यो हुँदैन. हजुर योगेश हरिजी, अब यो प्राविधिक दक्षता भएका व्यक्तिहरूको पनि आवश्यकता रहेछ. जसरी अब पशुपालन गर्नेलाई भेटनरी जानेको प्राविधिकको आवश्यकता पर्छ, कृषिका क्षेत्रमा हरेक प्राविधिकको सल्लाह सुझाव अनुसार गर्नुपर्ने हुन्छ, र यो पुष्प खेती गर्दाखेरि सल्लाह सुझाव लिनको लागि ती प्राविधिक कुराहरू सिक्नको लागि चाहिँ पुष्प विज्ञता भएका प्राविधिकहरूको चाहिँ भनौँ न सङ्ख्या कति छ नेपालमा, कतिको यो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरू हुनुहुन्छ? हाम्रो नेपालमा चाहिँ रामपुर क्याम्पस हिकास्टहरूले यो पुष्प खेतीमा मास्टरहरू गर्नेहरू पनि हुनुहुन्छ, तर उहाँहरू चाहिँ पुष्प विकास अफिससँग सम्बन्धित नभइकन मास्टर गर्यो तर अरू काम गरिरहनु भएकोहरू छ. त्यसले गर्दाखेरि हामीलाई चाहिँ समस्या के छ भनेदेखि पुष्प सम्बन्धी नै पढेर आएर चाहिँ पुष्प विकासमा काम गरेको मान्छे चाहिँ छैन, तर पुष्प सम्बन्धी धेरै वर्ष काम गरिएर आफ्नो एक्सपिरियन्स विकास गरेको मान्छेहरू चाहिँ हुनुहुन्छ अहिले. त्यसले गर्दाखेरि हामीले चाहिँ मेन चाहिँ प्राविधिक पक्षमा हामी अलिक कमजोर भएको कारणले गर्दाखेरि पनि यो पुष्प प्रदान नीति कारण कार्ययोजना अन्तर्गत पनि हामीले चाहिँ वर्षमा चाहिँ 50-60 जनाहरू चाहिँ विकास गर्ने, सायद 5 वर्षमा हामीले 250 जना जतिलाई चाहिँ पुष्प प्राविधिक सम्बन्धी चाहिँ तालिम दिने नेपालमा र नजिक त इन्डियामा तालिम दिने चाहिँ कार्यक्रम छ, जसले गर्दाखेरि चाहिँ नेपाल अधिराज्यभरिलाई चाहिँ प्राविधिक सेवा पुगोस् भन्ने चाहिँ कार्यक्रम छ. र जिल्लामा पनि हाम्रो जिल्लामा चाहिँ भएको बागवान अधिकृतलाई तालिम दिएका छौँ, उहाँहरू हुनुहुन्छ. त्यस कारण अलिकति हाम्रो चाहिँ प्राविधिक पक्षमा हामी अलिकति कमजोरै छौँ. हजुर यो क्षेत्रमा प्राविधिक कमजोरी कुरा नभयो, यो क्षेत्रमा सरकारले छुट्याउने गरेको बजेट चाहिँ कतिको पर्याप्त छ? बजेटको हिसाब कुरा गर्नुहुन्छ भने पहिला त अलिकति कमै थियो, तर यो वर्ष हाम्रो चाहिँ बजेट कस्तो आयो भनेदेखि चाहिँ हामीलाई चाहिँ 2,10,00,000 जति पैसा थियो, त्यसमा पुँजीको चाहिँ 1,10,00,000 थियो भने 1,00,00,000 जति चाहिँ हाम्रो कार्यक्रम थियो, भन्नाले पहिलाको भन्दा चाहिँ वर्षपछि बढेर आइरहेको छ, किनभने यसको चाहिँ इम्पोर्टेन्स पनि अब यसको महत्त्व चाहिँ बढ्दै गएको हुनाले नै होला, सायद पुष्प विकासमा अलि लगानी पनि नेपाल सरकारले गरिरहेको छ. र यो पुष्प प्रदान नीति आइसकेपछि कार्यान्वयन कार्ययोजना बनिसकेपछि पनि हाम्रो चाहिँ 5 वर्षको लागि चाहिँ नेपाल सरकारले चाहिँ 29 करोड, प्राइभेट सेक्टरबाट 10 करोड गरेर 40 करोड जतिको चाहिँ कार्यक्रम बनाउने भनेर चाहिँ हाम्रो छलफल भइरहेको छ. अब यो नेपाल सरकारले ल र अर्थ मन्त्रालयले ल बनाउनुहोस् भनिसकेपछि हामीले 5 वर्षको चाहिँ कार्यक्रम बनाउँछौँ. यो 5 वर्षको कार्यक्रमले पुष्पमा लाग्ने किसानहरूलाई र पुष्प सम्बन्धी प्रविधि विकासको लागि र पुष्प सम्बन्धीको अध्ययन अनुसन्धानको लागि सबैको लागि चाहिँ कार्यक्रमहरू सञ्चालन हुन्छ, र भविष्यमा पुष्पको चाहिँ अझ हालको भन्दा पनि अझ राम्रो चाहिँ विकास हुन्छ भन्ने चाहिँ मेरो विचार छ. मन्दिरजी, अब अन्त्यमा छोटोमा भन्नुपर्दाखेरि तपाईँ के भन्न चाहनुहुन्छ नीति निर्माण तहमा रहेका व्यक्तिहरूलाई पुष्प उद्यमको विकासका लागि कस्तो खालको व्यवस्था हुन आवश्यक छ? व्यवसायी चाहिँ 20 वर्षदेखि काम गर्दै आएको छ र पुष्प विकास केन्द्र 10 वर्षदेखि काम गर्दैछ, र सरकारको यसमा चाहिँ आँखा गएको एकदमै ढिला भइसक्यो. त्यस कारणले अहिले भएको व्यवसायी उद्यमीहरूलाई चाहिँ बचाउन उकास्न सबै गर्नलाई चाहिँ नेपाल सरकारले भर्खर गर्नुभएको यो नीतिको कार्यक्रम चाहिँ एकदमै सकारात्मक छ, र यो सकारात्मक भएको चिजलाई चाहिँ कुनै चाहिँ यो एकदमै ढिला नगरिकन चाँडोभन्दा चाँडो चाहिँ यसको कार्यक्रमहरू सञ्चालन गर्दै अगाडि बढाउनु भयो भनेदेखि चाहिँ यसले चाहिँ सम्पूर्ण व्यवसायी तथा पुष्प विकास केन्द्र सबैलाई चाहिँ यसले चाहिँ रिजल्ट ओरिएन्टेड चाहिँ एउटा प्रोग्रामको रूपमा चाहिँ ल्याउन सकिन्छ र यसमा चाहिँ प्राइभेट सेक्टरहरू सदैव तयार छ सरकारसँग सहकार्य गर्नको लागि। योगेश हरिजी, अब यस्तो हेर्दाखेरि धनी र सम्पन्न व्यक्तिका घर वरिपरि करेसा बारीमा घर वरिपरि चाहिँ फुलहरू फुलेका देखिन्छन्, फुलहरू लगाएको देखिन्छ, कौसी बारदलीमा गमलामा फुल फुलेका देखिन्छन्, तर गरिब नागरिकहरूको घर वरपर त्यस्तो वातावरण देखिँदैन। सर्वसाधारणलाई त्यो एउटा फुलको फाइदाको बारेमा उहाँहरूलाई ज्ञान नभएको हो कि? कार्यक्रम गरिबका लागि कसरी लाने, के छ योजना? गरिब र धनी जस्तो भए पनि मन भनेको सबैको एउटै हो, जसले पनि फुल लगाउनु चाहन्छ। तर सर्वप्रथम त खाना खोज्ने हुनाले कतिले त फुल भन्दा पनि अलिकति साग रोपौँ भन्ने पनि विचार होला। तर फुल चाहिँ एउटा सौन्दर्यको साधन हो, जसले फुल रोपेको हुन्छ उसको घरको आकर्षणै बेग्लै हुन्छ र उसको यो फुलको राखेको घरको समृद्धिको एउटा चिन्ह पनि हो। र हामीले पनि पुष्प विकास केन्द्रले मौसमी फुलहरूको बिउ उत्पादन गर्छौँ, जुन चाहिँ हामीले नाफा भन्दा पनि सबैको लागि फुल रोप्नु चाहना सञ्चालन गर्नलाई चाहिँ गर्छौँ। त्यस्तै गरिबका लागि चाहिँ उत्प्रेरित गर्ने के कार्यक्रम छ? हामीले चाहिँ अब त्यसको लागि त हामीले जस्तो सानो किसानहरूलाई पनि फुल रोप्नलाई अथवा फुल खेती गर्न चाहनुहुन्छ भनेदेखि उहाँहरूलाई पनि हामीले चाहिँ अनुदान कार्यक्रम सञ्चालन गर्दछौँ र जुन अनुदानले गर्दाखेरि उहाँले मल बिउ अथवा मल बिउ स्किन हाउससम्म पनि हामीले एउटा स्किन हाउसलाई हामीले 55,000 पनि अनुदान दिने कार्यक्रमहरू नवमसम्म पास गर्नु लागिरहेको छ, अहिले भइसकेको छैन। र बिउहरू दिने र स्किन हाउसको एउटा चाहिँ काठको बनाउनु पर्यो र एउटा चाहिँ पुष्प नर्सरी राख्नु पर्यो भनेदेखि 15,000 पनि अनुदान दिने यस्तो कार्यक्रम छ, जसले पनि यदि चाहना हुनु पर्यो, चाहना हुन्छ भनेदेखि चाहिँ हामीले सबैलाई सहयोग गर्ने र अनुदान दिने कार्यक्रम छ, त्यसमा समर्थ छौँ हामीले। पुष्प विकास केन्द्र गोदावरी हाम्रो चाहिँ पुष्प सम्बन्धी मात्रै काम गर्ने एउटा नेपाल अधिराजभरिको एउटा फार्म हो, त्यसले गर्दाखेरि पुष्प सम्बन्धी खेती गर्न चाहने अथवा पुष्प सम्बन्धी प्रविधि जान्न चाहनेहरू सबैलाई पुष्प विकास केन्द्रले स्वागत गर्दछ। हाम्रो पुष्प विकास केन्द्रको फोन नम्बर चाहिँ 55,60,560 हो, फोनबाट पनि धेरै कुरा जानकारी लिन सकिन्छ। त्योभन्दा राम्रो आफ्नो समय मिलाएर आएर हाम्रो फार्म निरीक्षण गरेर कुनै पनि चिज प्रश्न गर्दा पनि सकिन्छ र त्यस विषयमा जानकारी लिनु पनि सकिन्छ। त्यस कारण पुष्प विकास केन्द्रमा समय मिल्दाखेरि आउनुहोस्, हेर्नुहोस्। यहाँहरू दुवैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपालमा सहभागी भइदिनु भयो, हाम्रो स्टुडियोमा आइदिनु भयो, त्यसका लागि दुवैजनालाई धेरै धेरै धन्यवाद। धन्यवाद। फुललाई समृद्धिको प्रतीक भनिन्छ। रङ्गी बिरङ्गी फुल भन्ने बित्तिकै मान्छे सबै दुःख बिर्सिएर आनन्द महसुस गर्न थाल्छ। पछिल्लो समयमा मान्छेहरू बिस्तारै फुलका शौखिन बन्दै गएका छन्। घरमा बगैँचा बनाएर रङ्गी बिरङ्गी फुलहरू लगाउने क्रम विश्वभर बढ्दै गएको छ। मानिसहरू फुलका शौखिन बन्दै जाँदा पछिल्लो समयमा फुलको व्यवसाय पनि बढ्दै गएको छ। सरकारले फुलको विकासका लागि सञ्चालन गरेको पुष्प विकास केन्द्र गोदावरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2069-70 1,05,32,00,000 रुपियाँ भन्दा बढीको फुलको कारोबार भएको छ। अहिले भारत, चीन, खाडी मुलुकहरू, अमेरिका, जापान तथा युरोपियन देशहरूमा फुलजन्य वस्तुहरू निर्यात हुन थालेकाले नेपालले निर्यात अझै बढाउनु आवश्यक छ। फुल खेतीका लागि नेपालको हावापानी सुहाउँदो भएकाले यसको विकासका लागि सरकारले अझै विशेष कार्यक्रम ल्याउनु आवश्यक छ। यस्तै छलफल र विचारको निष्कर्ष सहित आजको लागि साझा नेपालको समय सकिनै लागेको छ। आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ, घट्ट पसल, चौतारो, हाट बजार, मेलापातो, विभिन्न सभा सम्मेलन, सेमिनार र आफन्तसँगको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ। साझा नेपाल सुनेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न, प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनको लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल, पोस्ट बक्स नम्बर 19324, काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना हो news@akurab.org.np अथवा तपाईँले सुनिरहनु भएको रेडियोमा पनि चिट्ठी पठाउन सक्नुहुनेछ। अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन